غريب غير رب زندگی چاو ہے کبھی کبھی رب زندگی ہر پر یہاں جی بھر جی ہو جو ہے سما کہو बदल रही है रूप जिंदगी चाह है कभी कभी ये रूप जिंदगी हर पर यहाँ की बर्जी हो जो है समा कल हो ना हो।